खाली कमंद, छोटे से सफ़ेद बेबी कॉट में नन्नी मोना मुंह में अंगूठा लिए चूस रही थी। उसकी आंखें उस खिलौने पे थी जो कॉट के ऊपर लटका रंग बदलता जा रहा था। न जाने एक मक्खी कहाँ से इस कदर साफ सुथरी नर्सरी में घुस आई। कभी वो डिंकी कारों पर बैठती, कभी बॉबी डॉल्स के कपड़ों में घुस जाती, कभी मोटे ग्रे हाथी पर बैठती और कभी मक्खी को मोना के गिर्द मंडलाकर लुत्फ मिलता। एक मक्खी मार हुमा के हाथों में था जिससे वो मोना का मुहासरा किए हुए थी, लेकिन मक्खी काबू में ना आती थी। कभी कभी तो वो जाने कहाँ जाकर बैठ जाती कि हुमा को बिल्कुल नजर ही ना आती। ऐसी ही एक और मक्खी मार की जरबे उसके दिल में कहीं उसके माजी की मक्खी पर पड़ रही थी। ये माजी भी अजीब था, कभी कनी कतरा कर ओझल हो जाता और कभी अपना पिंडा इसे बचाना मुश्किल होता। अंदर की चपरास का सिर्फ शोर ही शोर था, ना कहीं जर्ब का निशान और ना माजी ही पर जर्ब पड़ रही थी। बस एक रोला था जिसने उसे मौला से जुदा कर रखा था। चलिए ऊपर वाले से तो उसकी कुछ ऐसी दोस्ती भी ना थी, लेकिन इस माजी को ख़त्म करने के लिए जिस कदर मक्खी मार की चपरासें उसने अंदर खाई थी उन्होंने उसका सारा सुकून तबाह कर दिया था। बज़ाहिर उसे किसी चीज़ की ज़रूरत ना थी, कोठी बंगला नौकर चाकर दुनियावी आसाइशें आराम सभी कुछ था, घर पुरसकून ठंडा और खुशबूदार था, लेकिन अंदर दूर दूर तक सिर्फ चपरास की आवाज़ आती थी जो उसकी माजी की बसांदी मक्खी को बैठने से भगा रही थी और बेसकूनी के ऊंचे ऊंचे लांबू थे जो दिल पर चढ़े आते थे। बड़े साल पहले ताई ने घरेलू मीटिंग बुलवाई थी। उसके मैके घर में सिर्फ उस वक्त लोग एक दूसरे की बात गौर से सुनते जब दादा दादी मीटिंग बुलाते। सारे बाले गफरात हस्बे तौफीक मुअद्दब होकर बैठ जाते। पहले नीची आवाज़ों में मसला पेश किया जाता, फिर आहिस्ता आहिस्ता आवाज़ें उठने लगती। बस मारने पीटने की नौबत ना आती, वरना हमले और जवाबी हमले होते चले जाते और असल मसला खटाई में पड़ जाता। पिछले वाक़यात केस हिस्ट्रियाँ नाफरमानियाँ एहसान फरामोशियाँ पेश की जाती, तब भी हर मीटिंग में मसला मक्खी बन के कभी ताई की नाक पर बैठता, कभी अब्बा के कॉलर से चिपका रहता, कभी पता ही ना चलता कि दरअसल मसला है क्या। उस रोज़ ताई ने मीटिंग बुलवाई थी। मसला जेरे बहस ये था कि उनका सेकेंड ईयर में पढ़ने वाला बेटा साइंस छोड़कर एफए करना चाहता था। हाँ जी पूछें इससे, इस ऊंट की दुम से ये साइंस क्यों छोड़ रहा है, दादी ने सब की तरफ मदद तलब नजरों से देख कर कहा। दादा एक मुद्दत सारे घर के हेड रहे थे, उन्हें मालूम नहीं था कि अब आहिस्ता आहिस्ता उनके तीनों बेटे और एक बेटी उनकी अथॉरिटी को महज तकल्लुफन और एहतरामन मानते थे। अंदर से सारे के सारे मुकम्मल तौर पर बाइख्तियार हो चुके थे। हाँ भाई नामदार, बड़े मुख्तसर अल्फाज में बताओ कि तुम डॉक्टर बनने से क्यों इनकार कर रहे हो, दादा ने पूछा। नामदार सेकेंड ईयर का तालिब इल्म था, लेकिन उसका कद काट ऐसा था कि उसे आसानी से एमए का स्टूडेंट जाहिर कर सकता था। बात यह है दादाजी, मैं समझता हूँ कि हर इंसान को जिंदगी के चंद फैसले करने का हक है। मसलन कौन कौन से फैसले, दादा का चेहरा अपनी अहमियत के एहसास से लंबा हो गया। यही कि वो कौन सा पेशा अख्तियार करे, किस दीन की पैरवी करे और किस औरत के साथ जिंदगी बसर करे, ये तीनों फैसले उसके अपने होने चाहिए ताकि जिम्मेदारी भी उसकी अपनी हो, ताकि दसवें साल दीवारों से टक्करे मारे और घर वालों के लिए बोझ बने। यही तो वो फैसले हैं जो वालिदैन अपने तजुर्बे की बिना पर बेहतर कर सकते हैं। अर्जुमन ताई शेरनी की तरह धाड़ी, आहिस्ता आहिस्ता अर्जुमन आहिस्ता, ताया जी ने नरमी से कहा। हाँ भाई हर फैसले के पीछे कुछ ना कुछ मजबूत दलाइल होते हैं, चाचा हमीद ने कान खुजाते हुए कहा। क्या तुम साइंस में चल नहीं सकते, नामदार ने हाथ में पकड़ी किताब खोली और आहिस्तगी से कहा। जी नहीं, मैं साइंस में सबसे ज्यादा नंबर लेता हूँ। इस वक्त भी मैं थियोरी ऑफ लाइट ही पढ़ रहा था, लेकिन मैं डॉक्टर बनना नहीं चाहता। फिर क्या बनना चाहते हो तुम, डाकिया क्लर्क सेल्समैन बस कंडक्टर, ताई ने फिर से गुर्राकर पूछा। اول تو ان پیشوں میں کوئی خرابی نہیں، دوسرے میں تو صرف یہ اجازت چاہتا ہوں کہ مجھے ہیومینٹیز پڑھنے کی اجازت دی جائے۔ کیوں؟ کوئی معقول وجہ؟ کوئی ٹھوس دلائل؟ تایا جی گرجے۔ نامدار نے نگاہیں جھکا کر کہا، میرا خیال ہے جب سے لوگوں نے ہسٹری، جغرافیہ، پولیٹیکل سائنس اور دوسری ہیومینٹیز پڑھنا چھوڑ دی ہیں، انسان بڑا کمرشل ہو گیا ہے۔ جب تک تعلیم میں ان مضامین کا احیاء نہیں ہوگا، تعلیم میں تہذیب کرنے کی قوت باقی نہیں رہے گی۔ یہ مضامین سوسائٹی میں نرمی لاتے ہیں۔ فارسی پڑھنے والے کو مادہ پرستی دیر سے آتی ہے اور شاید صحیح اٹکل کبھی آ نہیں سکتی۔ تمہارا خیال ہے سائنس پڑھنے والے مہذب نہیں ہوتے؟ تایا یونس گرچے، تحقیق اور تخلیق کے لیے سائنس کا علم کام آتا ہے۔ اس کے معنی یہ نہیں ابا جی کہ سائنس غیر مہذب لوگوں کو جنم دے رہی ہے۔ میں فقط اس قدر کہنا چاہتا ہوں کہ سائنس کا بنیادی مقصد تحقیق اور تخلیق ہے۔ اسے اخلاقیات، مذہب، معاشرے کی بہبود، فرد کے سکون اور تربیت کے لیے استعمال نہیں کیا جا سکتا۔ اس کے لیے کچھ اور مضامین، کچھ اور طریقے انسان نے وضع کیے ہیں۔ ہیومینٹیز کی تعلیم کا احیاء انتہائی ضروری ہے۔ احمق، نا ہنجار! ان ملائم گالیوں کے بعد تایا جی دیر تک پنجابی زبان میں نامدار کو طرح دار گالیوں سے نوازتے رہے۔ فارسی پڑھ کر تیل بیچا کرے گا؟ حمید چاچا غرائے۔ نامدار پر ہر طرف سے دلائل، توجیہات اور گالیوں کی بوچھاڑ ہوتی رہی، لیکن وہ اپنا انڈیا بیان کرنے کے بعد ایک لفظ نہ بولا۔ آخر میں دادا ابا نے لوہار کی آخری چوٹ ماری۔ اچھا فرض کرو ہم مان جائیں، پھر تو کیا بنے گا نامدار؟ میں ایک کامیاب انسان کے بجائے ایک اچھا انسان بنوں گا، اور کون تجھ سے شادی کرے گی؟ اور بچے کہاں سے پالے گا؟ اور عزت نفس کیسے حاصل کرے گا؟ جس کو اچھے انسان کی تلاش ہوگی وہ شادی بھی کر لے گی دادا جی۔ سب نے یکمشت فیصلہ کیا کہ نامدار پاگل ہو گیا ہے۔ کمرے میں چار افراد بڑے کڑیل فیصلوں والے موجود تھے، دادا جی، یونس، تایا، تائی ارجمند اور حمید چاچا۔ تیسری پوت میں نامدار اور ہما نے ابھی ابھی فیصلوں کے چابک ہاتھ میں سنبھالی تھی۔ بڑوں کی تھانے داری اتنی مدت سے رہی تھی کہ ان نو بالغوں کی انا کو چار بڑے کچلنے کے لیے کافی تھے، لیکن اندر ہی اندر نامدار اور ہما کو برے بن رہے تھے۔ ہما کے والدین، چاچی اور دادی جی بے زبان تھے، وہ ماننے والوں میں سے تھے، اور کہیں اندر ہی اندر انہیں علم تھا کہ فیصلہ چاہے اپنا ہو چاہے کسی اور کا، مکمل طور پر کبھی تشفی بخش نہیں ہوتا۔ فیصلے کے اندر نفع اور نقصان، باہر کیف دونوں موجود ہوتے ہیں۔ نقصان لان میں اگنے والی جڑی بوٹی ہے، اسے نکالنے کا عمل مسلسل ہے اور کبھی بھی ختم نہیں ہو پاتا۔ ہما کا تایا زاد بھائی نامدار سارے گھر کا چہیتا تھا، لیکن اس روز کے بعد یہ سکہ بھی قدر کھو بیٹھا۔ اس میٹنگ میں نامدار نے صرف ہما کو متاثر کیا، باقی سارے بچوں سے وہ کس قدر مختلف تھا۔ وہ اپنی آوازیں بڑوں کے سامنے نکال کر سیدھا کھڑا رہ سکتا تھا، ہما تو دادا جی اور یونس تایا کے سامنے بولنے کی جرت بھی نہ رکھتی تھی۔ میٹنگ کچھ دیر تو نامدار کے مسئلے پر رہی، پھر ہمیشہ کی طرح چاروں بڑے آپس میں لڑنے لگے۔ وہ اتنی دیر جوائنٹ فیملی میں رہ چکے تھے کہ سب ایک دوسرے سے بڑی جامعہ شکایتیں رکھتے تھے۔ اس روز نامدار کے والدین میں خوب دھیم پٹاس ہوئی۔ یہ ارجمند اب سب پر یہ ثابت کرنا چاہتی تھی کہ میں نے بچوں کی تربیت میں اس کا ساتھ نہیں دیا، اور یہ نامدار جو اب بغاوت پر آمادہ ہے تو اس کی اصل وجہ دامدار نہیں میں ہوں۔ میں پوچھے اسے گھر میں بچوں کے معاملے میں کون فیصلے کرتا ہے، گود سے لے کر سارے فیصلے اس کے تھے۔ بچوں کو کون سا دودھ پلانا ہے، کس وقت سونا ہے، کب جاگنا ہے، کس سکول میں یہ سرکس کے جوکر تربیت پائیں گے، چھٹیاں کہاں گزاری جائیں گی، ننہال سے محبت کریں گے ددھیال سے، ماموں چندا ہوگا کہ چاچا، نانی اچھا انسان ہوگی کہ دادی۔ پوچھئے اس ارجمند بیگم سے، کبھی بھی میں نے اس کے فیصلوں سے سرتابی کی؟ اب یہ مجھے الزام دے رہی ہے کہ میں نے کبھی دلچسپی نہیں لی۔ میں اس قدر آئرن ہینڈ تھا کہ اس کی جرت نہ تھی کہ معاملات مجھ سے ڈسکس کر سکتی۔ پوچھئے اس کی بغاوت کا ضامن کون ہے؟ تایا یونس چلائے۔ ارجمن تائی کا چہرہ لال ہو رہا تھا اور وہ جوابی حملے کی تیاری کر رہی تھی۔ ہما کے والدین اندر ہی اندر گٹک رہے تھے، اور اس الزامی گفتگو سے خوش تھے۔ حمید چاچا تکلفن اون ہوں کی رٹ لگائے جا رہے تھے۔ دادا ابا کو سارا دن کوئی شخص اہمیت نہ دیتا، اب اس میٹنگ میں صاحب صدر کی حیثیت سے ان کا دبدبا خود ان کی اپنی ذات کو متاثر کر رہا تھا اور وہ اس اہمیت کو بہت انجوائے کر رہے تھے۔ بس بس بھائی، پچھلی باتوں کو دہرانے کا یہ وقت نہیں یونس، دادا ابا نے کھنگار کر کہا۔ اور کون سا وقت ہوگا ابا جی، پوچھیں آپ اس سے، سب پوچھیں۔ میں نے یہ 18 سال گزارے اس گھر کی عزت کے خوف سے، اپنے گلے میں کتے کا پٹا رکھا اور زنجیر ارجمند کو پکڑا دی، ہر سال اسے اور اس کے لاڈلے بچوں کو پہاڑوں پر بھیجا اور خود جہاں گرمیوں کا عذاب سہا، اب یہ مجھے الزام دے رہی ہیں کہ میں نے نامدار کے منہ میں 1.25 گز کی زبان ڈال دی۔ میں نے اسے سیدھا کھڑا ہو کر بڑوں کو جواب دینا سکھایا۔ میں نے، ارجمن تائی کا منہ جھمکوں تک سرخ ہو چکا تھا۔ وہ 4 بچوں کی ماں نہیں لگتی تھی، خاص کر نامدار جیسے 6 فٹے سے تو ان کا دور تک کوئی رشتہ ہی نہ لگتا۔ بڑی عاجزی سے لیکن بڑی جمی جمائی کلفی جیسی آواز میں بولی، خیر جی، اتنی بات تو سبھی مانیں گے کہ میں نے ساری عمر آپ کو کوئی تکلیف نہیں دی، نہ اپنی نہ اپنے بچوں کی۔ اس کے بعد سارا خاندان از سرنو مختلف قسم کے الزامات اور خود ترسیوں کا شکار ہو گیا۔ نامدار سائنس نہ چھوڑ سکا اور اسے ایف ایس سی ہی کرنا پڑی، لیکن مقابلہ دل ناتواں نے خوب کیا۔ خوبصورت نیلگو نرسری میں چھوٹی مونا کے بیبی کاٹ سے مکھی بھگاتے ہوئے ہما کو اس دن کا ایک ایک لمحہ یاد آ رہا تھا۔ وہ واقعی پہلی بار اپنے تایازاد بھائی نامدار سے بڑی متاثر ہوئی تھی۔ شام کو اس نے نامدار کے دروازے پر دستک دی، اندر سے ڈسکو میوزک کی آواز آ رہی تھی۔ دروازے پر ایک بڑا سا سٹکر لگا تھا، ڈونٹ ڈسٹرب۔ وہ سٹکر دیکھنے کے باوجود ہولے ہولے دروازہ کھٹکھٹاتی رہی۔ دستک سن کر اندر سے آواز آئی، ہو از دیئر؟ دروازے سے منہ لگا کر ہما نے کہا، میں ہوں۔ میں کون؟ میں ہما۔ نامدار سے ہما 3 سال بڑی تھی اور کمپیوٹر سائنس میں کورس کر رہی تھی۔ نامدار نے دروازہ کھولا، وہ کمر کے گرد بڑا سا باتھ ٹاول لپیٹے تھا، بال گیلے تھے اور ان کی بوندیں اس کے چہرے پر گر رہی تھی۔ اس کا سارا گیلا پنڈا بے نقاب دیکھ کر ہما کچھ سہم سی گئی۔ جی آپا؟ بھائی آج تو تمہاری پرفارمنس دیکھ کر میں حیران رہ گئی۔ کون سی پرفارمنس؟ نامدار نے ماتھے سے پانی پہنچ کر سوال کیا۔ بڑوں کو منانے کی کوشش، تم سائنس پڑھنا نہیں چاہتے، اتنی آواز تو نکالی، لیکن کیا فائدہ ہوا؟ آخر میں تو یہی فیصلہ ہوا کہ میں ایف ایس سی کروں گا اور ڈاکٹر بنوں گا۔ کم از کم تم نے اپنے خیالات کا اظہار تو کیا، اپنا اندیا تو بیان کیا، کچھ پتا تو چلا کہ تم اس گھر میں ہو اور بالغ ہو، اپنے فیصلے خود کر سکتے ہو۔ اس سے کیا فرق پڑتا ہے آپا، جو گھرانے سیلف میڈ ہوتے ہیں وہاں صرف ایک چیز پیاری ہوتی ہے۔ وہ کیا؟ عزت۔ بڑی کوشش کے بعد ایسے لوگ کسی مقام پر پہنچتے ہیں، وہ ساری خوشیاں قربان کر سکتے ہیں، لیکن ایسا کوئی فیصلہ خود کر سکتے ہیں نہ کسی کو کرنے دیتے ہیں جو گھر کی عزت کو خاک میں ملا دے۔ میں حیران ہوں تم مانے کیسے، ان بڑوں کے دلائل تو مجھے متاثر نہیں کر سکے، بس مجھے ان پر ترس آ گیا، بڑی مشکل سے یہ لوگ یہاں پہنچے ہیں۔ واقعی مجھے کوئی حق نہیں پہنچتا کہ میں ان کی برسوں کی کمائی یوں تباہ کروں۔ مجھے زندگی میں فیلئر بننے کا کوئی حق نہیں، صرف وہ انسان فیل ہونے کا حق رکھتا ہے جو اکیلا جیتا ہو اور علیحدہ رہتا ہو، لمبی چوڑی فیملی میں نہیں۔ اکیلے آدمی کا فیصلہ صرف اسے متاثر کرتا ہے، لیکن جوائنٹ فیملی کے ہر فرد کا فیصلہ فوارا ہے، اس کے چھینٹے دور دور تک جاتے ہیں اور سب کو بھگوتے ہیں۔ پھر بھی مبارکباد۔ تھینک یو آپا۔ نامدار نے دروازہ بند کیا تو پھر سے ڈونٹ ڈسٹرب کا بڑا سا سٹیکر اس کے چہرے سے آ لگا۔ ہما نے بیبی مونا کے ماتھے سے مکھی اڑاتے ہوئے سوچا، پتہ نہیں مجھے زندگی بھر بند دروازوں پر یہ سٹیکر اتنی بار کیوں ملا، جب کبھی دروازہ کھلا بھی ملا یہی سٹیکر کہیں حلق میں آ کر اٹک گیا اور قدم اندر نہ جا سکے۔ شاید اس کی وجہ بھی یہی تھی کہ وہ ایسے سیلف میڈ خاندان کا فرد تھی جو پاکستان آ کر مالا مال ہوئے، آپس میں جڑے رہنے کے باعث بزدل رہے۔ ان لوگوں نے وہ سب کچھ تو سمیٹ لیا جس سے دبدبا پیدا ہوتا ہے، لیکن وہ روایت، نرمی، اقدار اور کلچر حاصل نہ کر سکے जिससे जद्दी पुश्ती खानदानी लोग पीढ़ियों में आशना होते हैं, और वो तौर तरीका साइकी सोच ना जान सके जिससे खुल जा सिम सिम के बंद दरवाजे खुल सकते हैं। उसके बाप दादा ने गांव से आकर शहरी तहजीब की आबियारी की थी। हुमा का दादा, ताया, बाप, चचा और दूर दूर तक फैले रिश्तेदार सब के सब रोमांस और फाइनेंस की आमेजिश से बने थे, लेकिन रोमांस उनका माजी था जब वो गांव में रहा करते थे, और फाइनेंस उनका हाल था जिसने उन्हें लाहौर में आकर हर किस्म की तकवियत दी। रोमांस को वो तावीज़ की तरह गले में लटकाए रखते और फाइनेंस को उस शाहरख की तरह अजीज रखते जिसमें रोमांस का तौक लटका था। इस सेल्फ मेड घराने ने जज्बात को भी प्रॉपर्टी डीलर्स की स्कीमों जैसा नक्शा बंद कर लिया। हुमा के घर में सब बुजुर्ग कुछ अल्फाज बड़ी फराख्त गली से इस्तेमाल करते, इज्जत, गैरत, असूल, ईमान, इकतार, वो तमाम नजरिए और अल्फाज जिनसे एक पुरानी तहजीब का इजहार होता उनकी गुफ्तगू का मोतबर हिस्सा थे। लेकिन वो सारी इकतार या तो पिट चुकी थी जो वो पाकिस्तान में साथ लाए थे, या फिर उन्हें जंग लग गया। अब वो जब भी अपने आप को बाअसूल बनाकर पेश करते तो अंदर ही अंदर कहीं उन्हें यकीन होता कि असूल के प्रोपेगेंडे से उनकी साख, हैसियत, शोहरियत और इज्जत को कहीं ना कहीं सहारा जरूर मिलेगा। वो लोग इसलिए अच्छे मुसलमान ना थे कि उन्हें अपनी आकबत की फिक्र थी। नमाज, रोजे और जक़ात की पाबंदी की बुनियादी वजह अल्लाह के अहकामात की पैरवी नहीं थी, बल्कि उन्हें डिफेंस के सेक्टर बी में ऐसी शोहरत की तलाश थी कि इस कदर अमीर होकर भी वो लोग किस कदर दीन परस्त हैं। वो मुलाजमों से बड़े हिल्म से पेश आते, हर साल किसी न किसी मुलाजिम को हज के लिए ज़रूर भेजते। उसकी वजह भी गालिबन यही थी कि उन्हें अपने नेक नामी का बड़ा ख्याल था। लुत्फ की बात यह थी कि इस सेल्फ मेड घराने को इल्म ही ना था कि वो इस कदर नेक, सुलझे हुए, दुरुस्त फैसले क्यों करते हैं। उन्होंने कभी डीरेल होने का ना सोचा, उनके वहमो गुमान तक में न था कि दौलत, आफियत और ताकत खुद गलत फैसलों का खमीर है, और सेल्फ मेड आदमी अपनी से कितनी भी कोशिश क्यों ना करे, जब पतंग आसमान पर चढ़ ही जाए तो फिर किसी ना किसी तौर उसे कट कर या डोर से बंधे बंधे उतरना ही पड़ता है। आसूदगी और आसाइश व जबाइश ने आहिस्ता आहिस्ता घर की औरतों को काहिल कर दिया। मर्द जिस्मानी तौर पर एक ही खूंटे की गाय बनकर रहते, लेकिन खानगी जंजीरों से बंधे हुए मर्द जहनी आवारगी से आशना हो चुके थे। एक फासले से वो सब जंगल के शेरों की तरह लगते, लेकिन करीब पहुंचने पर पता चलता कि उनकी अयाल के तमाम बाल सिंथेटिक हैं। इस सेल्फ मेड घराने की दूसरी पीढ़ी ने इतनी दौलत जमा कर ली थी कि अब तीशा पकड़ने की बुनियादी जरूरत खत्म हो गई। मर्द औरतें सब मेहनत मुशक्कत के नारे लगाते रहते। वो खाने पीने के दौरान बाजारों में घूमते हुए VCR के आगे बैठकर दूसरों को नसीहतें और अपने हर अमल को बेहतर साबित करते हुए वक्त गुजारते। मर्द दौलत कमाने में दिलचस्पी रखते थे, न औरतें घरदारी और बच्चे पालने की अहल रही थी। सारा सेल्फ मेड घराना ऐसी इकदार का शिकार हो गया था जो हिस्सियात से ताल्लुक रखती है। खूबसूरती और खूबसूरती का हसूल, हाइजीन, पैकिंग, पॉलिश, स्टाइल, डिज़ाइन उनके लिए बुनियादी कदरें थी। हिस्सियात ने उनके सारे निज़ाम हयात पर अपना शामियाना तान दिया था, लेकिन साथ साथ वो बुजदिल भी थे। नाकाम होने की उनमें जुर्रत न थी। ये भी फिक्र थी कि कहीं नामदार और हुमा तीसरी पौत इज्जत के शीश महल में आग न लगा दें, कहीं घर के पोर्च में टाई जलने की नौबत न आ जाए, किसी दिमाग में बड़ों के खिलाफ कोई ख्याल, बुराई या इरादा जड़ न पकड़ ले। वो सारे बच्चों को सतून बनाकर अपनी इज्जत वाली छत के नीचे इस्तादा करना चाहते थे। सारे लड़कों को आला तालीम और बच्चियों को रुतबे वाले शोहरों से ब्याहना चाहते थे। वो एक ऐसी शाहरा पर चल रहे थे जिससे वापसी का कोई रास्ता ना था, जहां नाकाम होना गाली के मुतरादिफ था और पीछे रह जाना हमेशा की जुदाई। मोना के चेहरे से मक्खी उड़ाते हुए हुमा ने सोचा, क्या मैं भी ऐसे ही करूंगी? क्या मैं भी खुशी पर आफियत को तरजीह दूंगी? क्या मैं भी गलत फैसलों की कोई गुंजाइश मोना की जिंदगी में ना रखूंगी? अपने माजी को जमीर की चपरास मारते हुए उसने सोचा, कैसी आसानी से वो और नामदार करीब आ गए थे। नामदार साइंस पढ़ते पढ़ते डॉक्टर बन गया। डॉक्टर बनकर हाउस जॉब करने लगा, लेकिन वक्त का पता ही न चला। एक रोज नामदार ने बड़ों के आगे हिम्मत दिखाई और हार भी गया, लेकिन इस हार के बावजूद हुमा के दिल में एक तस्वीर खिंच गई। वो घाटे का सौदा करने की हिम्मत रखता था। फेलियर कहलाने में उसके नजदीक कोई बुराई ना थी। पता नहीं वो नामदार को तायाजाद भाई समझती थी या उसे अपना दोस्त बनाना चाहती थी, या शायद कहीं सारी मासूमियत के पीछे कोई और जज्बा भी छुपा था। उस शाम वो दोबारा नामदार के दरवाजे पर दस्तक देने गए। डोंट डिस्टर्ब का स्टिकर अभी तक दरवाजे पर लगा था, लेकिन जा बजा से टेप उखड़ गई थी। अंदर से डॉक्टर नामदार गले में स्टेथोस्कोप और ऐनक नाक पर लटकाए बरामद हुआ। आइए आपा, आइए। कई बरसों में उनकी दोस्ती, मोहब्बत और गुर्बत ने छोटे बड़े कई करीने काट लिए थे। एक मशवरा लेना था तुमसे। मेरा ख्याल है आपा कि मेरा मशवरा हरगिज हरगिज अमल के काबिल नहीं होगा। क्यों क्यों नामदार? मैं प्रैक्टिकल आदमी नहीं, मुझे ख्वाब अच्छे लगते हैं, लेकिन मैं उनके पीछे भागता नहीं। मैं जिंदगी में ड्रॉप आउट होकर आज़ाद होना चाहता हूँ, लेकिन मैं अपनी ख्वाहिश को फॉलो नहीं करता। वो कैसे? हुमा ने पूछा। जब किसी खाते पीते इज्जतदार घराने का कोई फर्द इज्जत के मयार से उतर जाए और घर के लिए बाई से जिल्लत हो, तो फिर सब उसे छोड़ देते हैं। ऐसे में वो आज़ाद हो जाता है, खानदान से भी और दुनियावी तरक्की से भी। लेकिन यह आज़ादी बड़े महंगे भाव खरीदना पड़ती है। आपा, मैं ये आज़ादी खरीदना चाहता हूँ, लेकिन बदकिस्मती से मैं भी आफियत पसंद हूँ। डॉक्टर साहेब, आप अपना ये कीमती फलसफा रहने दें और मुझे मशवरा दें मेरी शादी के मुतालिक। कितने उम्मीदवार हैं आपके? तुम्हें इल्म है सरे फहरिस्त दो नाम हैं, बस तो जिसके साथ आप आसूदा रह सकती हैं उसे अपना लें, बाकी सारा कचरा है, खामखा चलती गार धक्का स्टार्ट बन जाएगी। मैं तुम्हारी बात नहीं मान सकती। मुझे मंसूर अच्छा लगता है, मंसूर पराचा, बस वो मुझे पसंद है। कोई माकूल वजह? थोड़ा सा तो हुमा ने माइंड किया, लेकिन फिर बोली, वजह सबसे पहली तो ये है कि उसका चेहरा सहराई है। क्या मतलब? इस शेरी तशरी को मैं समझ नहीं पाया। ऊंटनी सवार जैसा अज़्म व इस्तक़लाल से दमकता हुआ चेहरा, बिल्कुल फजूल, बिल्कुल फजूल किस्म की नॉन साइंटिफिक तारीफ है। मंसूर का चेहरा अनघड़त है और उसके अज़्म व इस्तक़लाल का ये आलम है कि चार बरसों में उसने तीन नौकरियां छोड़ी हैं। मैं मशवरा लेने आई थी, तनकीद सुनने नहीं। ओहो, तो और मैं क्या दे रहा हूँ? मेरा मशवरा है कि आप गोंदल साहब से शादी कर लें। वो हजरत आपको काहली की हद तक आसूदा रखेंगे और रूह भी खुश रहेगी। रूह कैसे खुश रहेगी भाई नामदार? जब दुनियावी ख्वाहिशात पूरी होती रहें तो रूह को गैर जरूरी एहतजाज की आदत नहीं रहती। यही गालिबन आजकल रूह की खुशी का मयार है। मुझे अंदेशा था कि तुम भी सेल्फ मेड घराने के फर्द बन गए और अब तुम में नाकाम होने की सकत नहीं रही। कहने को जो भी आप कह लें, मगर गोंदल साहब अच्छे हैं। वो इस कदर कामयाब हैं कि 30 वर्ष की उम्र में वो गोंदल से तोंदल बन गए हैं। हुमा, तोंद वाला शोहर राम करना बड़ा आसान होता है, उसे उड़ने की आदत नहीं होती। पैसे में सबसे बड़ी खूबी ही ये है कि इंसान रफ्ता रफ्ता लाचार हो जाता है, खासकर तीसरी दुनिया में। मुझे तुम्हारा ये मशवरा दरकार नहीं। थैंक यू, आखिरी हसरत पे निकाल लो। एक तीसरा मशवरा भी था मेरे पास, लेकिन खैर, तीसरा मशवरा मेरा ये है कि इन गुड फेथ आप डॉक्टर नामदार से शादी कर लें। ऊंचा लंबा कद है, गोरा चिट्टा, बरसरे रोजगार भी है। हाँ, एक नुक्स है कि वो आपसे 3 साल छोटा है, रोप वगैरह आप पर झाड़ नहीं सकेगा। शायद कभी कभी आपको अथॉरिटी की जहनी जरूरत महसूस हो। उस वक्त वो मंसूर पराचा के इश्क में इतनी मुबतला थी कि डॉक्टर नामदार की दरखास्त को मजाक समझा और शट अप कहकर चली आई। लेकिन अब वो मोना पर से मक्खी उड़ाते हुए सोच रही थी कि कुछ लोग मेरी तरह बेवकूफ होते हैं और बर वक्त उन्हें गुफ्तगू ना वाकयात और ना इर्द गिर्द का माहौल ही समझ आता है। जब उसने जॉइंट फैमिली में रहते हुए अपनी माँ के सामने बगावत की थी, उसे इल्म ना था कि उसका मसला UNO में चला जाएगा और नामदार की तरह वो भी एक कुर्सी पर बैठकर सबकी बातें सुनने पर मजबूर हो जाएगी। उस बार फिर दादा अबा ने मीटिंग बुलाई। रात के खाने के बाद सारा खानदान आरास्ता ड्राइंग रूम में इकट्ठा हुआ। सारे बालक जमा थे और बत्तियां रोशन थी। क्यों भाई, मैंने सुना है कि तुमने मुर्तजा गोंदल को नापसंद किया है, कोई माकूल वजह? हुमा ने पहले नामदार की तरफ देखा जो अपने बाएं कान को साफ कर रहा था। शायद वो स्विमिंग से लौटा था क्योंकि उसके बाल गीले थे और कंधों पर तौलिया भी गीला गीला नजर आ रहा था। नामदार को देखकर उसे शुबा हुआ जैसे वो मुस्कुरा रहा हो। उसके बाद हुमा ने आहिस्ता आहिस्ता दादी अम्मा, चाची जी और अपनी वालिदा की तरफ निगाह दौड़ाई। ये सारी औरतें तालीम याफ्ता थी, हत्ता कि दादी अम्मा भी बीए बीटी थी। फिर उसने घर के मर्दों पर नजर डाली। वो अपने आप को किसी फहरिस्त, किसी खाते, किसी कैटलॉग, किसी नजर में महफूज कर लेना चाहती थी। उसे इस लम्हे अपनी शनाख्त की बड़ी फिक्र थी। वो इस आइडेंटिटी क्राइसिस से भी बचना चाहती थी और अपनी मर्जी भी मनवाने के दरपे थी। पता नहीं वो इन लोगों में से थी भी या नहीं, कम अज कम एक खूबी उसमें सारे घराने से ज्यादा थी कि वो इन सबसे ज्यादा बुजदिल थी। बताओ, मुर्तजा के साथ शादी से इनकार की कोई माकूल वजह, या फिर दूसरे अल्फाज में मंसूर पराचे के हक में वोट देने से हासिल? ताया यूनस ने पूछा। रुई का एक फाहा सा हुमा के गले में फंस गया। उस पर पहली बार इंकशाफ हुआ कि सेल्फ मेड घराने के लिए मुफाद का हसूल सबसे बड़ा खुदा है। जहां कुछ हासिल ना हो, मुफाद ना निकले, अपने हाथों में कुछ ना आए, वो सौदा उनके लिए काबिले कबूल नहीं। बड़ी मुद्दत के बाद अर्जुमन ताई की बारी आई। वो कड़कदार आवाज में हुमा की अम्मी को लीर लीर करते हुए बोली, तुमने अपनी बेटी को आजादी ही बहुत दे रखी है फरीदा, कोई रोक टोक नहीं, सारा दिन गाड़ी की चाबी घुमाती फिरती है। अब पूछो पूछो इससे, इसको ये फैसला करने का हक किसने दिया? नामदार ने बायां कान छोड़कर दायां कान साफ करना शुरू कर दिया। मैंने बहुत सोच समझ कर फैसला किया है ताई जी। अच्छा, हम भी तो सुने, कल को हमारे बच्चे भी जवान होंगे, उन्हें भी ऐसे फैसले करने होंगे, चची जान ने तन से कहा। जी मैं अर्ज करती हूँ, हुमा ने कहा और खामोश हो गई। अर्ज उसके हलक में फंस गई। अब पता नहीं कैसे हुमा के अब्बा और अम्मी में झगड़ा शुरू हो गया। बच्चों की तरबियत, घरेलू इंतजाम, शॉपिंग, दोस्त सहेलियां, गर्मियों की छुट्टियां, बैरून मुल्क के सफर, न जाने क्या क्या कुछ निकाल कर सबके सामने पेश किया गया। जो तकलीफें उन्होंने बड़ी शाइस्तगी से तन्हाई में सही थी, उन्हें पटरे पर डालकर सबके सामने कूट कूट कर धोया। हुमा को समझाने मनाने का वक्त ही ना आया और मीटिंग बर्खास्त हो गई। हाँ, इतना जरूर हुआ कि रात के 2 बजे दादा अपा ने अपनी वकीलों जैसी उंगली उठाकर पूछा, हाँ तो हुमा, तुम मुर्तजा गोंदल से शादी करने पर रजामंद हो? हाँ दादा अपा, रजामंदी ही समझ लीजिए, और यूं जानिए कि अगर रजामंद नहीं भी हूं तो शायद हो जाऊंगी। यही हम सब का मुकद्दर है। हम बहुत देर तक बावत नहीं कर सकते, हमें नाकाम होने से डर लगता है। रात भर हुमा को नींद नहीं आई। वो एक तज्जिए से दूसरे बखी उधेड़ मरहले में से मुसलसल गुजर रही थी। उसे अपने घर के मर्द औरतों पर समंदरी लहरों की तरह ठहर ठहर कर कभी गुस्सा और कभी तरस आ रहा था। घर के मर्द एक खास पैटर्न पर कटे और सिले थे। उन मर्दों में कोई फर्दियत ना थी, क्योंकि फर्दियत हमेशा नाकामी से पैदा होती है। कोई शख्स कितना भी कामयाब क्यों ना हो, उसका हौसला हमेशा नाकामी से मांगी हुई बेवकूफ़ी से पैदा होता है। ये सारे के सारे लोग मुकल्लद थे और कामयाबी की सीढ़ी को नित सीधा रखते थे। ये खुद मुख्तार तकलीद पसंद मर्द बुनियादी तौर पर झींपू शख्सियत के मालिक थे। मुआशरे की तह दर तह पेचीदगियों को तोड़ना तो दरकरार, उन्हें समझने की भी उनमें सलाहियत ना थी। उनके अंदर अगर कोई लावा कभी था भी तो अब वो सर्द पड़ चुका था। हुमा को मालूम ना था कि आगही की इतनी बड़ी कीमत अदा करना पड़ती है। उसका हाथ भी अचानक आगही के हैंडल पर पड़ गया था। दरवाजा खुलने पर जो रोशनी उस पर पड़ी, उसने हुमा को और बेजान कर दिया। सुबह की आजान के वक्त उसके दरवाजे पर दस्तक हुई। कौन है? आहिस्ता बोले, मैं हूँ नामदार, डॉक्टर नामदार। हुमा ने आपाओं की तरह झूठा गुस्सा जताते हुए दरवाजा खोला। इस वक्त कहाँ सर जी? जॉगिंग के लिए जा रहा था, सोचा आपको मुबारकबाद देता जाऊं। जाग रही हैं बिलाखिर। मुबारकबाद किस बात की? मैं हर ऐसे इंसान के लिए ताली बजाता हूं जो इतना जानता है कि उसे क्या चाहिए। आपने आज कमाल कर दिया, टोपी नहीं है वरना उतारता। बैठ जाओ, वो किसी से बात करना चाहती थी। मुर्तजा गोंदल की दुल्हन बनने से पहले उसे किसी ना किसी तरह दिल की भड़ास निकालना थी। आपने अपना फैसला क्यों बदला हुमा? मुझे उन सब बुड्ढों पर तरस आ गया। उनके अंदर तो इतनी शिकायतें हैं, इतने झगड़े हैं, जो खुद खुश नहीं रहे वो हमें खुश होने का हक देंगे? मेरी भी यही वजह थी डॉक्टर बनने की, मुझे भी इस खानदान पर तरस आता है। वो दोनों कुछ देर खामोश रहे। वो अपनी मालूमात की बिना पर सीखी हुई अंग बदिया से नामदार के अंदर बैठे हुए रिकाव को जांच रही थी। हुमा, आपने महात्मा बुद्ध की कहानी सुनी है? हाँ जी, सुनी है। अगर आप झुंझलाएं ना तो मैं दोबारा ये कहानी इंटरप्रेट कर सकता हूँ आपके लिए। करो, हुमा ने कहा। कपल वस्तु में एक राजा शुद्धवन रहता था। उसके घर एक खूबसूरत बच्चा सिद्धार्थ पैदा हुआ। ये बच्चा बाप को इतना प्यारा था कि उसने सारे महल में हुक्म दिया कि बच्चे को ऐसे माहौल में रखो जहां ये कभी बीमारी, मौत, गम और तब्दीली से आशना ना हो। बेचारा राजा शायद सेल्फ मेड होगा, बहुत ही खौफजदा आदमी था। क्या मतलब है तुम्हारा? सेल्फ मेड आदमी की निशानी है कि वो हर वक्त अपने लॉन से जड़ी बूटियां और अपने घर वालों की जिंदगी में से हस्बे तौफीक मुश्किलात चुनता रहता है। हाँ, तो मैं बता रहा था कि गौतम को पता नहीं चल सका कि गम क्या चीज है, नाकामी क्या होती है, मौत का जायका क्या है, तब्दीली कैसी तहस नहस करती है। उसका हरम हर वक्त नाच गाने से खनकता। वो यशोधरा रानी के साथ ऐशो इशरत की जिंदगी बसर कर रहा था कि अचानक एक दिन उसे एक बूढ़ा नजर आया, फिर एक जनाजा जाते देखा और उसके दिल में नाकामी को करीब से देखने की ख्वाहिश जागी। वो नाकामी से खौफजदा नहीं हुआ। नाकामी की कशिश ने उसमें ऐसा हौसला पैदा किया कि वो लकड़ी खड़ावे पहनकर महल से रुखसत हो गया। भूख की तलाश में, बीमारी, तन्हाई, बेआरामी के सुराख में वो सेल्फ मेड आदमी नहीं था। ना नाकामियों से खौफजदा कर सकी, उसी नाकामी की कशिश ने उसे हौसला दिया और वो बोर्ड के तरख्त तले जा बैठा। बेचारे राजे की ख्वाहिश थी कि गौतम जिंदगी का एक ही रुख देखे, कामयाबी का रुख, खुशी का रुख। लेकिन जिंदगी तो सिक्के की तरह है आपा, जब तक गम का दूसरा रुख साथ ना मिले सिक्का पूरा नहीं होता। मैं खुश हुआ कि आप सेल्फ मेड राजा नहीं हैं, आप में नाकाम हो जाने की हिम्मत तो है। ओ कहाँ भाई मेरे, कुछ नहीं है मुझ में, मैं भी मान गई। रंज तो ये है कि किसी ने मुझे मनाया भी नहीं और मैं मान गई। लेकिन आप मानी किस तरह? मैं तो बस यही पूछने आया था। बस अम्मी पर निगाह पड़ गई, उनकी बेचारगी पर तरस आ गया। अच्छा, क्या मंसूर से अम्मी ज्यादा काबिले तरस हैं? हुमा सारी रात अपने फैसले पर बल खाती रही। उसे तोंदल गोंदल जरा पसंद नहीं था। वो प्लेट पर झुककर ऐसे खाना खाता जैसे आखिरी बार खुराक अंदर डालने लगा है। गोंदल की मुड़ी बाघ जैसी मूछों का स्टाइल भी हुमा को नापसंद था। कभी कभी जब वो किसी गहरी सोच में होता तो बेख्याली में नाक से चूहे निकालने लगता। हुमा ऐसे में कमरा ही छोड़ जाती। ज्यादा फ्री होता तो पाँव से जूते उतार कर जराबों में चलता फिरता। ऐसे में मुर्तजा गोंदल अजीब उल खलकत बागड़ बिल्ला नजर आता। लेकिन उस वक्त वो अमीर कबीर मुर्तजा गोंदल के मुतालिक नहीं सोच रही थी। उसके दिल में अपने खानदान के हर फर्द के खिलाफ लावा उबल रहा था। उसने अपनी जबान को खुली छुट्टी दे रखी थी, जिधर जाती हंटर बरसाती चली जाती। वो नामदार के सामने बाकियाते हिसाबे रवा चुकाने पर आमादा थी। दादा, पता नहीं क्या चीज है, इतना कंजूस कि अगर 10 रुपए मांगो तो जेब से नहीं निकलते। 2 हफ्ते का वादा मिलता है नोट के बदले। दादा अब्बा कहो, आपा हुमा, वो तुम कहो, तुम्हारा दादा अब्बा होगा। शेखियां, वही शेखियां कि मैंने मोहम्मद अली जिना के साथ काम किया है। ऐसी शक्लों को कायद आजम अपनी पोर्च में भी नहीं घुसने देते होंगे। क्या पता दादा बस सच कहते हो, नामदार बोला। अगर तुमने इन स्टफ्ड जुलाहों की साइड लेनी है तो इसी वक्त मेरा कमरा छोड़ दो और जॉगिंग के लिए जाओ, अपना एग्रेशन वहां जाके निकालो। नहीं नहीं हो मापा, मैं तो आपसे मिलने आया हूँ। पता है चाचा हमीद क्या चीज है? गंडोया, कोई सिमती नहीं उनकी, आगे पीछे हर तरफ चल सकता है। मुतजाद सफात की शख्सियत, कॉन्ट्रडिक्शन से भरे हुए भाई। ये तो सभी में होती है, कौन हमेशा एक सिमत में चलता है? सारा दिन हमीद चचा आवाज करते हैं, बेटा माँ के पांव तले जन्नत है, नमाज जन्नत की कुंजी है। कभी तुमने उन्हें नमाज पढ़ते देखा? कभी दादी माँ से बात की चाचा हमीद ने? सारा दिन अपनी तहजीब के गुण गाते नहीं थकते, लेकिन कोई ऐसा शॉर्टकट नहीं छोड़ते जो उन्हें मगरबी तहजीब के करीब तक करते। उन्होंने क्यों की आंटी सूफिया से शादी? किसी शटल कॉक बुरके वाली खातून से क्यों नहीं शादी की? साद मुरादी औरतें सारी उम्र क्यों नहीं अच्छी लगी जी? अब तो वक्त बदल गया है हुमा आपा, इसलिए कि ये अंकल हमीद तरक्की नहीं छोड़ सकते। उन्हें कॉन्वेंट की पढ़ी लिखी लड़की चाहिए जो ऊपर वाली सोसाइटी में उनका शनाख्ती कार्ड हो। छोड़ दो ये सारे के सारे गले हुए सेब है, ऊपर से लाल लाल अंदर से स्याह, कीड़े भरे, शेखी से फूले हुए, खौफ से सुकड़े हुए, इज्जत के पीछे भागने वाले, मादा परस्त, तरक्की की आशिक। वो बहुत ही गुस्से में थी और किसी तौर भी उसका अताप छींटे उड़ाए बगैर ना रह सकता था। हत्ता के वो अपनी माँ के खिलाफ भी बोल रही थी। और मेरी मम्मी क्या है भला? कॉन्वेंट में पढ़कर उन्हें लगता है कि वो सफेद फार्म कौमों की फर्द है। हर तरह से वो अपने आप को नेटिव मुकामी लोगों से बरतर समझती है। कभी उनको गौर से देखो, उनका इल्म, पहनावा, जौक सब शहादत देते हैं उनकी बर्तरी की। वो हॉट हाउस का फूल है, उनके सामने कभी कोई एच और डब्ल्यू का तलफ़ुज़ ठीक ना बोले तो चेहरा देखा करो उनका। वो किंग कोबरा की तरह लहराती हुई सारे घर पर चापक बरसा रही थी। हुमापा, 16 आने सच, हर एक का तज्जिया बिल्कुल दुरुस्त, फिर तुम मुझे ऐसे क्यों देख रहे हो? कैसे देख रहा हूँ मैं? अफसोस भरी नजरों से, इल्जामी नजरों से। आप मेरी बात सुनेंगे आराम से, बगैर भड़के? हुमा बेतहाशा अंडे गोश्त खाने वाली, मेला घूमनी, मर्जी करने वाली फैशनेबल लड़की थी। उसकी मामा ने उसे कुर्बानी, इसार और हमदर्दी जैसे पाँव में फंसने वाली पुराने कदरें नहीं सिखाई थी। वो सब कुछ शॉर्टकट में, कम से कम वक्त में हासिल करना जानती थी। अपने से 3 बरस छोटे लेकिन कद में हाथ भर ऊंचे लड़के की बात सुनकर वो ठंडे गुस्से में भड़की। तुम भी अपने आप को ज्यादा मत समझो, एवरेज लड़के हो तुम, जरा कद शक्ल अच्छी है तो समझते तुम जहीन भी हो गए। चलें ना सही, मैं आपको खुद भी उलझाना नहीं चाहता, जहानत के चक्रों में आदमी निकल जाता है। बोलो बको, अब नाजुक मजाज शहां बन गए? हुमा बाजी, हमारे जैसे नौदौलतीय घराने जब तीसरी पुश्त तक पहुंचते हैं तो उनकी तीसरी नई पुश्त में शनाख्त का बहरान पैदा होने लगता है। उनके अबाव अजदाद कमीनगी के साथ जुज रस्सी का सहारा लेकर, झूठ बोलकर, दूसरों का हक पामाल कर इस्तेहसाल के जरिए एक मुकाम हासिल करते हैं। तीसरी पुश्त को सब कुछ माले मुफ्त की तरह मिलता है। वो एक ऐसी पोजिशन में होते हैं कि बुजुर्गों को खुर्दबीन लगा कर देखें और उनके बखिए उधेड़ें। ये नहीं कि सेल्फ मेड घराने में गलतियां नहीं होती, वो काबले गिरफ्त नहीं होते, लेकिन और चुप करो लंबे आदमी, कद लंबा और अकल छोटी। हुमापा, मैं तनकीद के खिलाफ नहीं, लेकिन तनकीद बिल्कुल ऐसे होनी चाहिए जैसे मोहब्बत करने वाली माँ अपने बच्चों पर करती है। वो जब भी अपने औलाद को डिस्कस करती है, मोहब्बत से, रवादारी के साथ और दूसरों से रहम दिली मांगते हुए करती है। आप देख लें, हम अपने सेल्फ मेड पाकिस्तान से क्या कर रहे हैं, हम उसकी गलतियां कैसे निकालते हैं। हर जापानी, इंग्लिश, जर्मन, अमेरिकन अपने सिस्टम के खिलाफ बोलता है, अपने मौसम का मजाक उड़ाता है, लेकिन प्रेम के साथ, जिस तरह लोग अपनी जाती गलतियों की बात करते हैं। इन लोगों को शनाख्त का बहरान नहीं होता। दुनिया के कम मुल्क ऐसे हैं जहाँ के लोग अपनी कमी कोताही के मुतालिक नफरत से अपने आप को अलहदा समझ के बात करते हो। मेरे घर वाले और हम पाकिस्तानी सिर्फ ऐसे हैं। मैं भी अपने घराने से मुतालिक अच्छी राय नहीं रखता, लेकिन मैं उनसे कुछ अलहदा या बेहतर नहीं। आपका और मेरा सिर्फ इतना फर्क है, आप खानदान से अलग हैं और अपने आप को उनसे अफजल समझकर बात करती हैं। मैं काले कव्वों की डार का एक काला कव्वा हूँ और अपनी सयाही का जिक्र मोहब्बत से करता हूँ, इसीलिए मेरा तशखुस गुम नहीं होगा। मैं जहाँ भी जाऊँगा अपने ख़ानदान से मोहब्बत करूँगा, फख्र करूँगा। आपका प्रॉब्लम उस कव्वे जैसा है जिसने मोर बनने की कोशिश की थी। आप अपनी शनाख्त को, अपने तशखुस को बदलना चाहती हैं तो आप अभी या बदेर पूछने पर मजबूर होंगी کہ میں کون ہوں، میرا وطن کون سا ہے، میرا خاندان کدھر ہے، سوچ لیں، ابھی وقت ہے۔ کسی جاپانی کی طرح، کسی جرمن جیسی تنقید کریں، محبت کے ساتھ۔ اندر ٹوٹ پوٹ نہیں ہوگی، کیونکہ اس محبت میں، فخر میں میری بقا ہے، سلامتی ہے، تشخص ہے۔ آپ جہاں بھی ہوں گے اپنے گھر والوں کو، اپنے ملک کو ڈس اون کر کے گفتگو کریں گے، اپنے آپ کو بہتر سمجھتے ہوئے اپنے وطن والوں پر، اپنے خاندان پر تنقید کریں گے۔ چھوٹی مونا پر سے مکھی اڑاتے ہوئے ہما کو مرتضیٰ گوندل توندل کا خیال آیا، جس سے ایک سال کے اندر ہی اندر اس نے چھٹکارا حاصل کر لیا تھا۔ جس قدر سارے گھر کو اس شادی کی خواہش تھی، اتنا ہی سب نے طلاق پر زور کیا۔ اور اب جب سے کرنل اسرار کے ساتھ بیاہ تیسرا سال ہو گیا تھا، اس کے سارے احساسات کہیں صحرا میں ختم ہو جانے والے دریا کی طرح سوکھ گئے۔ اب وہ کرنل صاحب کے ساتھ ڈبل بیڈ پر کبھی آسائش محسوس نہ کرتی۔ ایک ہی بڑے پلنگ پر مگر مچھ کی طرح دم سادے پڑے رہنا اس کے لیے انتہائی تکلیف دہ تھا۔ چونکہ وہ کرنل اسرار کی ذات میں ذرا بھر دلچسپی نہ رکھتی تھی، اس لیے اب اسے تمام دن اس کی صفات کی تلاش رہتی۔ فون اٹھا کر وہ پہروں اسرار کی تعریفیں اپنے سہیلیوں سے کرتی۔ میرا اتنا خیال رکھتے ہیں، آج تک کبھی خالی ہاتھ گھر نہیں آئے۔ چیریز کا موسم ہو تو انہیں پتا ہے کہ چیریز میری کمزوری ہیں، ساتھ چیریز ہوں گی۔ چیکو کا سیزن ہو تو بلاناغا چیکو، لیچی تو اتنی لائیں گے کہ میرا جی اوپ جائے گا۔ وہ چمٹی سے تلاش کر کر کے اسرار میں خوبیاں ڈھونڈتی اور پھر ان کا ڈھنڈورا پیٹتی۔ اس کی قوت برداشت، ٹھنڈا میٹھا مزاج، سخاوت، ہما کی خوشی میں زندہ رہنا اور وہی کچھ چاہنا جو اسے پسند تھا، بڑی خوبیاں تھیں۔ ہما کی سہیلیاں کرنل صاحب کی تعریفیں کرتے نہ تھکتی، لیکن اندر ہی اندر ہما سمجھ گئی تھی کہ وہ ان لوگوں میں سے نہیں جو خالی صفات سے محبت کر سکتے ہیں۔ جب نہا کر کنگ سائز تولیے میں اپنا دھڑ لپیٹے اسرار بیڈ روم میں آتا تو ہما اپنی آنکھیں جھکا لیتی۔ پتہ نہیں کیوں اسے ہنچ بیک آف نوٹر ڈیم یاد آ جاتا، حالانکہ اسرار اچھا بھلا 5 فٹ 8 انچ کا درمیانے سائز کا مرد تھا، لیکن اس کی ساخت میں کچھ ایسی بات تھی، تھوڑی یا کندھوں میں یا گھٹے گھٹے جسم میں کوئی ایسی خوبی یا خرابی تھی جو ہما کے دل میں ناپسندیدگی کو جنم دیتی۔ وہ اپنے اوپر لان تان بھیجتی اور گھٹیا سمجھتے ہوئے سوچتی، کیا میں حسن پرست ہوں؟ کیا میں ظاہر پر جان دیتی ہوں؟ کیا مجھے تحفے سے زیادہ پیکنگ پسند ہے؟ کیا واقعی یہ میرا اور میری پود کا المیہ ہے کہ ہم خوبصورت چمکتی کار، عالیشان مکان اور صرف ایسے مرد سے محبت کر سکتی ہیں جو آنکھوں کے فریم میں سچ ہے؟ وہ اپنے آپ کو ظالم، بے انصاف، جرم زدہ سمجھ کر ضمیر کے کوڑے کھاتی رہتی اور دل ہی دل میں کرنل اسرار کی خوبیوں کا ورد کرتی، لیکن دل مانتا کب تھا؟ وہ محبت پر راضی ہی نہ ہوتا، وہ صفات سے عشق کر ہی نہ سکتا۔ اور اب تو ڈبل بیڈ پر کرنل اسرار کے ساتھ بالکل آسائش محسوس نہ کرتی۔ عموماً اسے لگتا کہ دوسرے تکیے پر چھوٹا سا مگرمچھ لیٹا ہے جس کے ہاتھوں پر گھنے بال ہیں اور وہ پاؤں میں صرف 5 انگلیاں ہیں، لیکن لگتا کہ ہر پاؤں میں 6-6 انگلیاں اور 2 انگوٹھے نکل آئے ہیں۔ پھر آہستہ آہستہ ہما اسے کروٹ لیتے، سانس نکالتے، کان کھجاتے، منہ پر سے پسینہ پہنچتے، کھانے پینے کے دوران اس کی ساری انگ بندیاں پڑتی۔ وہ لاکھ خوشبو میں بسا رہتا، ٹیبل مینرز کا خیال رکھتا، آتے جاتے شور نہ کرتا، لیکن ہما کے دل کی کھڑکی نہ کھلتی۔ اس کے برعکس جون جو وقت گزرتا جا رہا تھا، اسے احساس ہو رہا تھا کہ نامدار ہی واحد شخص تھا جس کے ساتھ وہ چند فیصد خوشی کو یقینی سمجھ سکتی تھی۔ لیکن وہ وقت تو کبھی کا گزر گیا جب نامدار نے اس سے بات کی خواہش کی تھی، تب مرتضیٰ گوندل اور منصور کے درمیان رسا کشی ہو رہی تھی۔ اب وہ شکر گزار تھی کہ اس نے منصور سے شادی نہ کی۔ منصور کی بھی ایک ہی خوبی تھی کہ وہ اچھا شاعر تھا، شاعری کے علاوہ باقی سب کچھ وہ مانگ کر استعمال کرنے کا عادی تھا۔ ٹائی، قمیض، سگریٹ، سیاہ چشمے، جوگرز، سب ادھر ادھر سے لینے والا منصور بڑا ڈینڈی بن جاتا، اور کبھی لگتا وہ خدر پوش تحریک سے وابستہ کمیونسٹ ہے۔ ایک مدت سے اس نے منصور اور گوندل کے متعلق سوچنا چھوڑ دیا تھا، لیکن ڈاکٹر نامدار اس کے ساتھ کہیں سے لڑکتا چلا رہا تھا۔ ابھی کچھ ہی دیر پہلے نامدار اسے ملنے آیا تھا، وہی دراز قد آدمی جس کے جسم کی ہر حرکت میں شاعری تھی۔ ایسی متوازن ہم قافیہ حرکتیں ہما نے ایک عرصے سے نہیں دیکھی تھی۔ اس نے پینٹ شرٹ کے اوپر ڈاکٹروں والا کوٹ پہن رکھا تھا۔ آپ نے یاد کیا ہما آپا؟ ہاں میں نے بلایا تھا۔ فرمائیے، بیٹھو، چائے پیو گے کہ ٹھنڈا؟ اپنی گھڑی پر سرسری سی نظر ڈال کر وہ بولا، نہیں جی کچھ نہیں، ابھی ناشتہ کیا ہے۔ گھر کا کیا حال ہے؟ سب ٹھیک ہیں، ابھی کل ہی تو آپ آئی ہوئی تھی، ملی نہیں تھی سب سے؟ ہاں آئی تو تھی نامدار، لیکن آج جب میں گھر آتی ہوں تو مجھے لگتا ہے جیسے باہر سے اجنبی ہوں، میرا اپنے میکے سے کوئی تعلق نہیں۔ آنل کن چکی ہے۔ آپ کو کیا ہے ہما آپا؟ جب آپ ہمارے ساتھ تھی تو آپ کو اعتراض تھا کہ آمل کٹنے میں نہیں آ رہی۔ یادیں آپ کہا کرتی تھی کہ ہم لوگ اتنے ڈیپینڈنٹ کیوں ہیں، یہ ہمارے بزرگ ہمیں آزاد کیوں نہیں کرتے؟ اب آپ خود مختار ہیں، یو آر آن یور اون، لیکن اب آپ کو یہ فکر ہے کہ آپ کا تعلق ختم ہو رہا ہے، تو آپ کو اپنی شناخت کی فکر ہے؟ کہہ لو میں ناشکر گزار ہوں، کہنا چاہتے ہو نا؟ نہیں، میں تو کچھ بھی نہیں کہنا چاہتا۔ پھر تم کیوں آئے ہو نامدار؟ آپ کا حکم تھا، آ گیا۔ کیا آپ تم ایسے ہو گئے ہو حکم ماننے والے؟ تمہارے فیصلے آپ اور کرتے ہیں، تمہاری اسپرٹ ختم ہو گئی ہے کیا؟ تم نے اپنے لیے سوچنا چھوڑ دیا ہے؟ کچھ دیر وہ خاموش رہی۔ نامدار نے کسی بات کا جواب نہیں دیا۔ میں نے سنا ہے تمہاری شادی ہو رہی ہے، بڑی دیر بعد ہما بولی۔ جی عنقریب۔ تمہیں محبت ہے آشی سے؟ وہ خاموشی سے اپنے سفید کوٹ سے کھیلتا رہا۔ میں نے کچھ پوچھا ہے تم سے نامدار۔ جی، کیا مطلب اس جی کا؟ کیا تمہیں محبت ہے آشی سے؟ بات یہ ہے ہما آپا، سیلف میڈ جوائنٹ گھرانوں میں افراد کے پاس چوائس ہوتی ہے تو صرف ایک، یا وہ سب کی مان لیں یا پھر ناکامیاب زندگی کے لیے تیار ہو جائیں۔ کچھ سال پہلے میں ہمت رکھتا تھا کہ اپنی سوچ کا ساتھ دوں، اب مجھے کامیابی کا چسکا پڑ گیا ہے۔ میں ایک اچھا کامیاب ڈاکٹر ہوں، کچھ دیر بعد امتحان دینے لندن جاؤں گا، مجھے محبت کے چکر میں پڑنے کی اب چاہت نہیں رہی۔ محبت چکر ہے نامدار؟ محبت چکر ہے؟ کچھ سال پہلے میں بھی سمجھتا تھا کہ محبت کے بغیر آدمی آکسیجن کی کمی کا شکار ہو جاتا ہے، ہیموگلوبن ختم ہونے لگتا ہے اس کا، اب میری سوچ بدل گئی ہے۔ یہ کیسے ہو گیا نامدار؟ تم تو اتنے آدرش پرست، اس قدر حوصلہ مند، سب سے ٹکر لینے والے تھے۔ وہ اچانک اٹھ کھڑا ہوا۔ ہاں جی، وہ ایک عمر تھی، اب میں کامیاب ہوں، ناکام فیصلے کرنے کا اہل نہیں۔ ہما کو اپنے ڈبل بیڈ کا خیال آیا، اسے تکیے پر لیٹا ہوا ہنچ بیک نظر آیا۔ سنو نامدار، میں آخری بار پوچھنا چاہتی ہوں، کیا تمہیں آشی سے محبت ہے؟ محبت تو جس سے تھی اس سے تھی، اب میں شادی صرف آشی سے کروں گا۔ کیوں کیوں؟ ہما نے تڑپ کر کہا۔ وہ ڈاکٹر ہے، خوبصورت ہے، اس میں وہ خوبیاں ہیں جو مجھے اور میرے پروفیشن کو سوٹ کرتی ہیں، میرے پیشے کے مناسب ہیں، ہم دونوں مل کر ایک کامیاب زندگی بنا سکتے ہیں، وہ میری جد و جہد میں ہر طرح میرا ساتھ دیکھ سکتی ہے۔ اور میں نامدار؟ پتہ نہیں کیوں اس کے منہ سے نکل گیا۔ آپ ہما آپا؟ میں نامدار، مجھے وہ کچھ مکمل نہ کر سکے۔ آپ اس ڈبل بیڈ سے سمجھوتا کر لیں ہما آپا، بلاخر آپ کی بہتری ہوگی۔ ذرا میری طرف دیکھیے، دیکھیے نا، میں ڈاکٹر نہیں بننا چاہتا تھا لیکن بن گیا، میں آپ سے شادی کرنا چاہتا تھا لیکن وہ بھی اچھا ہوا، آپ کے فیصلوں کے طوفان چلتے رہے اور ابھی تک، اب جبکہ میں 35 برس کا ہو گیا ہوں، کنوارا ہوں، میں اس نتیجے پر پہنچا ہوں کہ میں ہاف بیکڈ، ہاف ہارٹڈ، ہاف ہاف قسم کا کچھ بھی نہیں چاہتا، میرے جینز میں رسک لینے کی ہمت نہیں، اس لیے میں ایسے ہی مشہور و معروف ڈاکٹر بن کر دکان چلاتا رہوں گا اور آشی سے شادی کر لوں گا۔ چلاتے رہو کلینک، سیلفش آدمی، لیکن میں کیا کروں؟ آپ کیا کرنا چاہتی ہیں؟ مونا کو پالیں اور کرنل صاحب سے محبت کریں؟ مجھ سے مونا پلتی ہے، نہ محبت کی جاتی ہے، خاص کر کرنل صاحب سے۔ کیوں آخر کیوں؟ مجھ میں حیاتیاتی خرابی ہے کوئی، یا پھر میں مام بننے کے قابل نہیں؟ میں مونا ہی سے دن میں کئی بار بریک چاہتی ہوں، مکمل چھٹکارا، منا بھی مجھے تھکا دیتی ہے۔ آنسو چھل چھل اس کی آنکھوں سے بہہ رہے تھے، دائیں بائیں سر ہلانے کے باعث ادھر ادھر گر رہے تھے، مجھے بہتری کے لفظ سے نفرت ہے نامدار، میں اپنی بہتری نہیں چاہتی۔ ہاں ہو سکتا ہے، لگتا ہے کہ آپ میں ابھی تک ناکام ہونے کی خواہش باقی ہے۔ وہ چلنے لگا آہستہ آہستہ۔ نامدار، کیا تمہیں کبھی مجھ سے محبت تھی؟ کبھی کسی وقت؟ ایسی باتوں کا کیا فائدہ؟ اب ایسی باتوں کا فائدہ؟ نامدار چلا گیا۔ اب وہ صرف فائدے حصول کی بات سمجھتا تھا۔ دیر تک وہ سمجھ نہ پائی کہ اس نے نامدار کو کیوں بلایا تھا۔ وہ تو خود ایک سیلف میڈ گھرانے میں پلی تھی، جہاں ہر خوشی کو فائدے پر قربان کرنے کا رواج تھا۔ چھوٹے سے بیبی کاٹ میں ننی مونا منہ میں انگوٹھا لیے لیٹی تھی۔ نہ جانے کہاں سے ایک مکھی اتنی صاف ستھری نرسری میں در آئی تھی۔ مکھی مار ہما کے ہاتھ میں تھا۔ پتہ نہیں اسے کیوں یہ خوف تھا کہ وہ اس مکھی مار سے کہیں مونا کو ہی نہ پیٹنے لگ جائے۔